पारी त्यो डाँडामा हेर घाम लाग्यो गमाइलो लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाउन हुँदैन मिरा घुम्न तिमीसँग कहाँ जाने घुम्न अनि को को जाने नि सविता रसिक अनि करुणा पनि जान्छ हो अब अरूको त मलाई थाहा छैन तर तिमी चाहिँ मसँग जान्छौ कि भनेर भनेको के लौ तिमीसँग मात्र चाहिँ किन घुम्न जानु नि सबैजना घुम्न गए पो रमाइलो हुन्छ नि होइन त साथी ठिकै छ नि त अब तिमीलाई मसँग एक्लै घुम्न जानु नहुने होइन साथी भएर यति पनि गर्न सकेनौ होइन ल ठिकै छ नि त ठिकै छ ल ल मनोज अब चाहिँ यो इमोसनल अत्याचार चाहिँ नगर मसँग बरु साथीलाई आजको कार्यक्रममा स्वागत नै गर बरु ल ल ल मिरा ठिकै छ नि त अब खासमा चाहिँ मैले मेला हेर्न जाने हो कि भनेर भन्न खोजेको हो क्या अब तिमी र म मात्रै जाने होइन नि मैले त तिमीले के भन्छौ भनेर चेक पो गरेको त अब तिमीले कुरै बुझ्दैनौ ए अनि सविता रसिक र करुणा पनि जाने हो त मेला हेर्न अब उनीहरूको त फिक्स छैन तर तिमी र म चाहिँ जानुपर्छ है किन भन न किन नि मनोज किनभने यही आउँदो वैशाख महिनाको 14 गते सिन्धुपाल्चोकको चौतारामा सही हो अभियानको भव्य मेला लाग्दैछ क्या अनि हामीले हाम्रो कार्यक्रम साथीसँग मनका कुराको एउटा स्टल पनि राख्नुपर्छ त्यहाँ त्यही भएर तिमी र म चाहिँ जानुपर्छ भनेको हो क्या त्यसमाथि पनि सिन्धुपाल्चोक त हामी जन्मेकै जिल्ला नि त हो नि त होइन र हो नि मनोज ओहो कति रमाइलो हुन्छ होला है मनोज त्यहाँ नाचगान हेर्न पाइने आफै नाच्न पनि पाउने कति साथीको त खतरा खतरा प्रतिभा पनि हेर्न पाउने साथीसँग गफ पनि गर्न पाइने ओहो कहिले 14 गते आउला जस्तो भइसक्यो मनोज मलाई त तिमीलाई मात्र हो र मिरा मलाई पनि त कहिले 14 गते आउला र सिन्धुपाल्चोकको चौतारामा गएर सही अभियानको मेला हेर्न पाइला जस्तो भइरहेको छ क्या अनि साथी तपाईँलाई चाहिँ मेला हेर्न जाउँ जाउँ जस्तो भएको छ कि छैन नहुने त कुरै भएन नि होइन त साथी हामीलाई भेट्न र रमाइलो गर्न आउनुहोस् ल सही अभियानको मेला यही वैशाख 14 गते सिन्धुपाल्चोक जिल्लाको चौतारामा हो नि नमस्कार है हजुर महाशय कलाकार जितु नेपाल मुन्द्रे हामी आउँदैछौँ तपाईँसँग रमाइलो गर्न तपाईँकै जिल्ला कहाँ तपाईँको मात्र मेरो पनि आफ्नै जिल्ला सिन्धुपाल्चोकमा यही वैशाख 14 गते शुक्रबार मेरो साथमा आउँदै हुनुहुन्छ चर्चित गायिका मीना निरौला वरिष्ठ चर्चित हास्य कलाकार शिवहरि पौडेल कुरो बुझ्नु हो त्यसै गरी साथमा सविता गुरुङ र जिरे खोर्सानीका लाइलट पाराले नीरज नेपाल यही वैशाख 14 गते चौताराको टुनी खेलमा रमाइलो गर्नुपर्छ है सबैजना आउनुहोस् है त तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बारेमा धेरै जानकारी लिन वा छुटेका कार्यक्रम सुन्नका लागि हाम्रो वेबसाइट www.ssmk.org गएर नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ त्यसै गरी अब कतिपय चाहिँ महिला साथीहरू हुनुहुन्छ होला क्लबमा जसले चाहिँ बोल्ने अवसर पाउनुहुन्न अथवा अवसर पाउँदा पाउँदै पनि लाजले अथवा धक मानेर चाहिँ अगाडि बोल्न सक्नुहुन्न उहाँहरूलाई चाहिँ बोल्नलाई अझ प्रोत्साहन गर्ने त्यसै गरी चाहिँ कोही पिछडिएको सम्भव होइन होइन मिरा के गर्नु लागेको कहाँ अहिले नै आजको कथाको भाग सुनाउनु लागेको के तिमीले होइन होइन मनोज यसो मोबाइल चलाउँदै थिएँ झन्डै बजिहालेको भने त्यही त भनेको अब आजको कथामा त झन् साथीलाई सरप्राइज दिउँ भनेको झन्डै साथीले सबै कुरा थाहा पाउनु भइहाल्यो नि त्यही त भनेको मनोज ल मिरा बरु आजको कार्यक्रममा साथीलाई स्वागत गरौँ अनि कुरा गरौँला नि हुँदैन भइहाल्छ नि बरु म नै सुरु गर्छु है त ल ल ल साथी तपाईँलाई धेरै धेरै स्वागत छ है तपाईँकै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको यो बिल्कुलै नयाँ 876 भागमा र तपाईँलाई साथ दिन आइसकेकी छु म तपाईँकै रमाइली चञ्चले अनि चटपटे साथी मिरा र मिरा सँगसँगै म पनि छु है साथी म तपाईँकै बिन्दास अनि झ्याप्प कवाल पालेको साथी मनोज अनि मिरा तिमीलाई थाहा छ 873 भागमा हामीले के को बारेमा कुरा गरेका थियौँ भनेर किन याद नहुनु नि मनोज सबै कुरा याद छ मलाई त बरु तिमीलाई चाहिँ याद छ कि छैन ल भन त ल ल मलाई त प्रश्नसँग सबै कुरा याद छ नि मिरा अब हामीले त्यो भागमा स्वास्थ्य सेवामा सबैको समान पहुँच छ कि छैन भन्ने विषयमा कुरा गरेका थियौ नि ल हो कि भन त अरे वा मनोज तिम्रो त सम्झिने पावर त बढेछ भने मजाले याद रहेछ त तिमीलाई सबै कुरा अब मान्छे नै म खतरा छु नि त अब तिमीले पो बुझ्दैनौ त यो कुरा ल ल बुझे हौ बुझे ल तिम्रो सम्झिने क्षमता बढेछ भनेर होइन त साथी अनि त्यो भागमा अरू के कुरा गरेका थियौ त त्यो पनि भन न त साथीलाई ल ल भइहाल्छ नि अब त्यो भागमा हामीले विशेष गरेर स्वास्थ्य सेवा र सुविधामा सबैजनाको पहुँच हुनुपर्छ सबैजनाले स्वास्थ्य चौकीमा पाउने निशुल्क औषधिहरू पाउनुपर्छ भनेर कुराकानी गरेका थियौँ। हो नि मनोज, तर आजको कथामा चाहिँ उनीहरूले आफ्नो गाउँठाउँको कुन समस्यामा कुरा गर्लान् त है? अब त्यो जान्नको लागि त डाँडा खड्को गाउँ नै जानुपर्छ क्या, बिर्खे र घनेलाई भेट्नलाई। तर त्योभन्दा अगाडि चाहिँ 873 भएको कार्यक्रम सुनेर हामीलाई केही साथीले प्रतिक्रिया पठाउनु भएको छ, त्यही पो सुनाउने हो कि मिरा? हुन्छ मनोज, ल म नै सुनाउँछु है त पहिलो प्रतिक्रिया। ल ल ल। हाम्रो रोल्पाको साथी प्रेम कुमारी मगरले यस्तो लेखेर पठाउनु भएको छ। हाम्रो स्थानीय स्वास्थ्य चौकीमा निशुल्क सेवा सुविधा अन्तर्गत सिटामोल, जीवनजल, सुक्केरी सेवा, परिवार नियोजनका साधनहरू, झोल औषधि लगायतको सामग्रीहरू उपलब्ध गराइन्छ। कस्तो राम्रो है मिरा। त्यही त। त्यस्तै गरी बर्दियाको साथी राजेन्द्र चौधरी लेख्नुहुन्छ, मैले स्थानीय तहबाट पाइने सुविधामा श्रीमतीलाई सुत्केरी सेवा, सामान्य रुगाखोकीको औषधि निशुल्क रूपमा पाइरहेको छु भनेर भन्नुभएको छ। आहा, कति राम्रो है मनोज। उहाँले आफ्नो लागि विभिन्न किसिमको स्वास्थ्य सेवा लिनु भएको छ अनि आफ्नो श्रीमतीको लागि सुत्केरी सेवा पनि लिनु भएको छ। त्यही त, आफू मात्र नभएर आफ्नो परिवारको सदस्यले पनि स्वास्थ्य सेवा सुविधा लिइरहेको छन् कि छैनन् यो कुरा पनि त हामीले विचार गर्नु पर्यो नि, होइन र? हो नि। र स्वास्थ्य सेवा सुविधा लिइरहेका छैनन् भने प्रोत्साहन पनि त गर्नु पर्यो, होइन र? एकदमै हो। र त्यसै गरी दाङको साथी दिपेश भण्डारी लेख्नुहुन्छ, मैले आजसम्म पाएको स्वास्थ्य उपचारमा सामान्य ज्वरोको औषधि, घाउ, चोटपटक, टाउको दुख्ने र यौन सम्बन्धी उपचारको सेवा लिँदै आएको छु। ओहो, दाङको साथी दिपेश भण्डारीले यौन सम्बन्धी सेवा पनि लिइरहनु भएको रहेछ है, कति राम्रो के। त्यही त भनेको मनोज। तर हेर न, हाम्रो धादिङको साथी सुस्मिता थापालाई त यसको बारेमा केही पनि थाहा छैन भनेर यस्तो लेख्नु भएको छ। के रहेछ, पढेर सुनौ न। ल ल ल। उहाँले लेख्नुहुन्छ, मलाई स्थानीय तहबाट पाइने स्वास्थ्य सेवा सुविधा बारे केही पनि थाहा छैन। ओहो साथी, भनेपछि त तपाईँले अब आफ्नो स्थानीय तहमा के कस्तो सेवा सुविधा छ भनेर पत्ता लगाउनु पर्यो नि, होइन र? हो नि, किनभने नि हामीले पाउने स्वास्थ्य सेवा सुविधाको उपभोग गर्ने भनेको त हामीले नै हो नि। त्यही भएर बरु आफ्नो दाई दिदी, सरमिस वा स्थानीय तहमा कार्यरत सम्बन्धित व्यक्तिलाई नै सोधेर बुझ्न सक्नुहुन्छ नि, होइन त मनोज? हो नि। र साथी, आफ्नो अमूल्य प्रतिक्रिया पठाउनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै अब सुनौ न त आजको घने र बिर्खेको कथा, हुँदैन त मिरा? भइहाल्छ नि मनोज। र साथी सुनौ है त आजको घने र बिर्खेको कथा। होइन, तपाईँहरूले कस्तो कुरा गर्नु भएको, रुमाल धोएर सूचना र प्राविधिकको प्रयोग गरेर पनि महिला र किशोरीहरू सशक्त हुन्छन्? त्यसो भए त मेरो बहिनी बाटुलीले पनि त फेसबुक नचलाएको हो र? खै, हुने भए त त्यो पनि आज ठुलै मान्छे हुन्थ्यो होला, रुमाल धोएर। कस्तो कुरा गर्नुभएको घनबहादुरजी तपाईँले, त्यसो भए तपाईँको बहिनीलाई तपाईँले अवसर दिनुभएको छ? खै त, यहाँ आज हामीले महिला र किशोरीको लागि योजना माग्न छलफल गर्ने भनेको ठाउँमा तपाईँ आफै आउनुभएको छ। खै त, तपाईँले आफ्नो क्लबको महिला सदस्य पठाउनु भएको, यही हो तरिका? अच्छा, रुमाल धोएर। होइन, तपाईँले के भन्न खोज्नु भएको? हामीले उनीहरूलाई अवसर दिएका छौँ नि, सधैँ त उनीहरूले काम गरिरहेका छन्। अनि आज त यो योजना माग्ने जस्तो ठुलो विषयमा छलफल गर्नको लागि बुझेकै मान्छे आउनु पर्यो नि, रुमाल धोएर। ओहो घनबहादुरजी, भनेपछि महिलाको आवश्यकता महिला आफैले नबुझेर तपाईँले बुझ्नुहुन्छ हो? कमसेकम आज तपाईँको क्लबबाट शान्ता या बाटुले आएको भए उहाँहरूको आवश्यकता के छ, त्यसको लागि के गर्न सकिन्छ भनेर छलफल त गर्नुहुन्थ्यो। ल ल ममताजी, त्यसो भए हामी घनबहादुरजीको क्लबको योजना नै पहिला सुनौ न त। ल घनबहादुरजी, के छन् त तपाईँहरूको योजना, भनिदिनुहोस् न त। हाम्रो त त्यही हो हेर्नुहोस्, रुमाल धोएर सिलाई बुनाई र मुढा बनाउने कामको लागि योजना माग्ने। पहिला पनि हामीले यस्तै गरेको हो के अरे, सबैले राम्रै भएको छ, रुमाल धोएर। हामीले चाहिँ सधैँ पुरानो तरिका अप्नाउने भन्दा पनि अघि भने जस्तै सूचना र प्रविधिको प्रयोग गर्ने सोचेका छौँ, जस्तो कि मोबाइल एप्लिकेसन बनाउने र त्यहाँबाट कहाँ के का लागि कति बजेट आयो, कति खर्च भयो भन्ने खालका सूचना दिने। ममताजी, मलाई पनि राम्रो लाग्यो है तपाईँको कुरा। यदि हामीले यसो गर्न सक्यो भने त पारदर्शिता पनि कायम हुन्छ र महिला तथा किशोरी मात्र नभएर सबैले आआफ्नो लागि के कस्ता कार्यक्रम आएका रहेछन्, त्यसमा कसरी सहभागी हुने भनेर जानकारी पनि पाउँछन्। लु भो, त्यो मोबाइलमा चाहिँ के एप्लिकेसन हालेर चाहिँ केही सशक्तिकरण हुँदैन है, रुमाल धोएर। महिला किशोरी र सम्पूर्ण व्यक्तिलाई सशक्तिकरण गर्ने हो भने त सिपमूलक तालिम पो दिनुपर्छ त, रुम्माल धोएर म चाहिँ तपाईँहरूको कुरोमा सामा छैन, एक छैन, दुई छैन, तिन छैन, ल रुम्माल धोएर। घनबहादुरजी, इन्टरनेट प्रविधिको युगमा आएर हामीले सधैँ पुरानो तरिकाबाट सोच्नु त भएन नि। फेरि तपाईँहरू त जाने बुझेको मान्छे, नमुना क्लबमा पर्न सफल भएको क्लब मध्येको एउटा क्लब हो तपाईँहरूको, यसो नयाँ नयाँ आइडिया ल्याउनु पर्यो नि, होइन र? आच्छा होइन, रुम्माल धोएर आवश्यकता अनुसार पो योजना माग्छ त हौ। गाउँ ठाउँलाई सापार्छु, आफ्नो विकास गर्छु भनेर चाहिने भन्दा धेरै इच्छा आकाङ्क्षा राख्नु पनि त भएन नि रुम्माल धोएर। त्यही त, अब हाम्रो गाउँमा प्राय सबैजनासँग इन्टरनेट चल्ने फोन छ, हामी सामाजिक सञ्जाल पनि उत्तिकै प्रयोग गर्छौँ, र यो माध्यमको प्रयोग गरेर हामी रचनात्मक काम गर्न सक्दैनौँ र? हामी जुनसुकै ठाउँमा भए पनि ग्रुप बनाएर छलफल गर्न सक्छौँ, आफूलाई र समाजलाई फाइदा पुग्ने काम गर्न सक्छौँ नि। होइन, तपाईँहरू मलाई जबरजस्ती सामान गराउने कोसिस नगर्नुहोस् त रुम्माल धोएर, मलाई तपाईँहरूको यो कुरा पटक्कै मन परेको छैन, छैन भने चाहिँ छैन। लु घनबहादुरजी, एकचोटि कुल भएर सोच्नुहोस् न, अब यही स्थानीय स्तरमा नै योजना छनौट हुन्छ, त्यसमा हामी पनि सहभागी हुन सक्छौँ र आफ्नो योजना माग्न सक्छौँ भन्ने कुरा हामीले त्यही सामाजिक सञ्जालबाट थाहा पाएको हो कि होइन? ल भन्नुहोस् त। थाहा छैन मलाई केही पनि, तपाईँहरू आफ्नै कुरामा मेरै गुरुको बालटाका भान्नुहुन्छ भने लु म चाहिँ लागे आफ्नै गाउँमा, तपाईँहरू आफै योजना बनाउनुहोस्, आफै माग गर्नुहोस्, हाम्रो क्लबको चाहिँ केही सामाजिक हुँदैन यो कुरामा, लु म चाहिँ लागे अब। घनबहादुरजी, ए घनबहादुरजी सुन्नुहोस् न, भने कस्तो तालको मान्छे होला, होइन अरू बेला त कति राम्रो राम्रो कुरा गर्नुहुन्थ्यो, तर आज के भएछ? के ठुस फुलेर बसेको जस्तो, अघिदेखि बैठकमा के कुरो भयो भनेर सोधिरहेछु, ऊ भने ठुस। के भन्नु त्यस्तो बैठकको कुरा रुम्माल धोएर, चाहिने कुरा गरेको होइन, खालि नचाहिने कुरा मात्र गर्छ। के नचाहिने कुरा गरे त भन्न त, त्यही त सोधिरहेछु। के हुनु, अब महिला र किशोरीलाई सशक्त बनाउन अनि यो सबै समुदाय र जातिलाई समावेश गरेर अगाडि लान सूचना र प्रविधिको प्रयोग गर्नुपर्छ अरे रुम्माल धोएर, आज फेसबुक चलाएर नि कहीँ सशक्तिकरण हुन्छ त? लु त आफै भन्दा। एकछिन पार्के गाने, सूचना र प्रविधिको प्रयोग गरेर अगाडि बढ्ने रे के कुरा हो? अलि अलि अलि मजाले बुझा न मलाई, मजाले बुझा त्यो कुरा। रुम्माल धोएर त्यही मोबाइल एप्लिकेसन बनाउने रे, अनि त्यसबाट कहाँ कति बजेट आयो, कति खर्च भयो र किन गरियो जस्तो सूचना दिने रे रुम्माल धोएर, अनि त्यो फेसबुक पेज बनाएर ग्रुप बनाएर चालबल गर्ने रे। हेर्न त यहाँ रुम्माल धोएर यस्तो गऱ्यो भने त हामी सबैजना त्यसै गरी बैठकमा गइराख्नु पर्दैन, जहाँ बसेर भए पनि इन्टरनेटमा छलफल गर्न सकिन्छ अरे रुम्माल धोएर, काम पनि छिटो छिटो गर्न सकिन्छ अरे। खै के हो के हो, मलाई त दिक्क लाग्यो, रिस पनि उठ्यो मलाई त। ल मलाई त गजब लाग्यो है भने यो आइडिया, यति राम्रो कुरा तँलाई चाहिँ किन मन नपरेको नि? आज हेर्ने यो पनि अहिले रुम्माल धोएर धेरै नारिस है मलाई, उनीहरूकै कुरामा होमा हो मिलाउने त पनि धेरै रिस नउठाइ मलाई बिर्के भान्दैको छु नि मैले। रिसाउन त जानेको छस् नि तैँले जहिले पनि, कुरा के हो, किन महत्त्वपूर्ण छ, यसले फाइदा पुग्छ भन्ने कुरा केलाउनु छैन, त्यसै रिसाएर बस्यो। नगरै मलाई रिस धेरै नउठा रुम्माल धोएर, ल हेरे रिसाए नरिसा न ए ए घनी मित्र, तैँले नै कुरा बुझिनस् भने कसले बुझ्छ भन् त? हेर न अहिले इन्टरनेटको युग छ, इन्टरनेटबाट मान्छेले कति राम्रो राम्रो काम गर्न सकेका छन्। हामीले पनि अहिलेको यो योजना छनौटको प्रक्रियामा प्रविधिको प्रयोग गरेर महिला तथा किशोरीहरूलाई सशक्त बनाउने खालको योजना माग्यौँ भने कति राम्रो हुन्छ भन् त गने। हेरै बिर्की, तँ क्लबको अध्यक्ष भयो भन्दैमा धेरै जान्ने नभए नै तैँले जे भने पनि म यो कुरो मान्नेवालै छैन रुम्माल धोएर। हेर्न यो पनि मैले त्यस्तो भनेको छु र, ल त आफै सोच न, त्यो बैठकमा आएको अर्को क्लबको केटीहरूले कति राम्रो आइडिया निकालेछन्, तिनीहरूलाई प्रविधिको कति राम्रो ज्ञान पनि रहेछ। हाम्रो बाटुली अनि शान्ताहरूलाई हेर त, अझै पनि धेरै मान्छेहरूको अगाडि गएर राम्रोसँग आफ्नो कुरा राख्न सक्दैनन्, अनि के राम्रो हो त यो? आहा हो है, लु रुम्माल धोएर तैँले भनेको कुरो राम्रो, तैँ ठुलो मान्छे, लु हाम्रो बाटुली र शान्तिले त केही गर्न सक्दैन है रुम्माल धोएर। लु जाति भने पनि तैँले कुरा नबुझ्ने हो भने म गयो, तसँग केही कुरो गर्नु छैन मलाई रुम्माल धोएर। ले के भएको होला यो घनेलाई, मेरो कुरा त सुन। के कुरा सुन्नु र तेरो रुम्माल धोएर, सुन्नु छैन मलाई अब? ए सुन्न, ए रिसाएर पो गयो। तर जे भए पनि क्लबको बैठकमा उनीहरूले उठाएको कुरा एकदमै ठिक लाग्यो मलाई त। हामीले सधैँ पुरानो तरिका अप्नाएर पनि हुँदैन। मान्छे कहाँबाट कहाँ पुगिसके, जमाना कहाँबाट कहाँ पुगिसक्यो। हामी भने सधैँ त्यही गलैँचा बुन्ने भनेको छ, मुढा बनाउने भनेको छ। अब त केही नयाँ सोच्नु पऱ्यो नि हामीले पनि। अरे कसरी सम्झाउने होला यो घनेलाई। लौ ठिकै छ, अहिले रिसाएर गएको छ, पछि आउला नि त्यसको रिस परेपछि, अनि राम्रोसँग सम्झाउने कोसिस गर्छु। आज पनि त्यही साग र आलु पकाएको रहेछन् कि यिनीहरूले रुमाल धोएर। होइन मलाई मन पर्दैन भन्ने कुरो थाहा छ नि क्या यो घरको मान्छेलाई, मलाई थालिदिन मन लाग्छ क्या थाल थाल सबै। होइन के भयो दाई, आज के भयो भन्छस्? आमाले खायल नगरे पनि तँलाई थाहा छ नि मलाई यो आलु र सागको तरकारी मन पर्दैन भनेर फेरि यही पकाएको। आमाले एकदम मन लायो भनेर बनाएको हो के, खानु न कति मिठो छ। आए खुब छ मिठो, तिमीलाई मिठो लाग्यो भनेर हुन्छ? रुमाल धोएर आमालाई मिठो लाग्दैन, जबरजस्ती खानु मैले रुमाल धोएर। यहाँ जान बिहानदेखि मुड खराब छ, घरको मान्छे पनि उस्तै छन् कि। दाई पनि कता कता के हुन्छ अनि घरमा आएर कराउनु हुन्छ। अब एउटा तरकारी पकाउने कुरामा पनि तपाईँलाई नै सोधेर पकाउनु पर्छ र, कहिले काहीँ त आमालाई मलाई मन परेको कुरा पनि त खानु पर्यो नि। लु भयो, तू धेरै डाकर है, धेरै भाषण राछट, मेरो पार नताजी त। हामी बोल्दा त तपाईँको पारै ताछ नि, क्लबमा उहिलेदेखि काम गरेको मान्छे रे। क्लबमा त खुब सबैलाई मिलाएर लानुपर्छ, सबैको कुरा सुन्नुपर्छ भन्नुहुन्छ होइन, तर घरमा आफूले भनेको तरकारी पाकेन भने यसरी रिसाउनु भएको गर्दैछु नि। तपाईँ आफै होइन, सबैको भावनाको सम्मान गर्नुपर्छ, सबैको चित्त बुझाउनु पर्छ अनि सबैलाई समान अवसर दिनुपर्छ भन्ने, तर आफ्नो घरमा चाहिँ यही हो तरिका। होइन के कुरा गरेको भने बाटुली, केही होइन, तपाईँलाई भनेर पनि के काम, तपाईँले भनेको कुरा त हामीले मानेकै हुन्छौँ, तपाईँलाई मन परेको कुरा पनि राम्रै मान्छौँ, तपाईँले लिएको निर्णयलाई पनि सही मान्छौँ, तर यही एउटा तरकारी खाने कुरामा पनि तपाईँ त रिसाउनु भयो। जमाना कहाँबाट कहाँ पुगिसक्यो, आफ्नै घरमा हाम्रो निर्णयको त कुनै कदरै छैन, अरू ठाउँको त के कुरा गर्नु। बाटुले के कुरा गरेको होला, तरकारीको कुरा गर्दै थियो म, तर त्यसले त सबैले निर्णय लिन पाउनु पर्छ भनेर पो भन्यो त। होइन मैले नि गलत बुझ्यो कि क्या हो, रुममा धोएर हुन त हो, साँधै मैले भनेको तरकारी आमा र बहिनीलाई मन पर्दैन र पनि खान्छन्, तर आज मैले आमाले मन पराएको तरकारी खान सक्दिनँ भनेर बहिनीलाई कराएँ भनेपछि मलाई मन पर्ने तरकारी कहिलेकाहीँ आमा र बहिनीलाई मन नपर्न पनि सक्छ, तर पनि केही नपनि खाने गर्नु हुँदो रहेछ भनेपछि आजको बैठकमा पनि किशोरी साथीहरूले यही कुरा गरेको हो नि त। मैले क्लबको निर्णय यस्तो छ भन्दा होइन, अब त नयाँ सोच ल्याउनु पर्छ भनेको थियो। साँच्ची अब उनीहरूको आवश्यकता सोचाइ पनि त परिवर्तन हुँदै गयो, त्यही भएर यो प्राविधि प्राविधि भनेको रहेछ। अच्छा है, मैले त कुरै बुझ्नु नसकेको, मैले जबरजस्ती आफ्नो कुरा लाद्न खोजेँ कि क्या हो मल धोएर। म पनि रिसको झोकमा कुरै नबुझी के बोल्छु के बोल्छु। अब फेरि बिर्कीले पनि सम्झाएको थियो नि मलाई, तर त्योसँग पनि रिसाएँ। बरु भोलि बिहानै त्यसलाई भेट्न जान्छु अनि माफी पनि माग्छु म त, र हाम्रो क्लबको किशोरी सदस्यलाई सूचना र प्रविधिको प्रयोग मार्फत कसरी सशक्त बनाउने अगाडि बढाउने भनेर छलफल गर्छु। हो म त्यही गर्छु। लु रुममा गएर बल्ल तेरो दिमागमा कुरा घुस्यो, तँलाई मैले हिजै भनेको होइन तातो रिस गर्नु हुँदैन भनेर। भन्न त तैँले भनेकै हो हेर, तर रुममाल धोएर देखिस् त, तैँले भन्थिस् नि हाम्रो बाटुली शान्ता सोझा छन्, उनीहरूलाई केही कुरा थाहा छैन भनेर। तर हिजो तँसँग कुरा गर्न उसले कसरी जाने त, उसले पनि त इन्टरनेट चलाउँछ, सूचनाहरू लिन्छे, त्यहीँबाट सिकेर त हो नि। ल हो कि होइन त आफै भन् त। हो त्यो त हेर गने, हाम्रो किशोरी साथीहरूलाई पनि अब धेरै कुरा थाहा छ, र आफ्नो लागि के कुराको आवश्यकता छ भनेर उनीहरूले जतिको राम्रो हामीले भन्न सक्दैनौ, र हामीलाई थाहा पनि हुँदैन। हो बिर्की हो ल त्यही भएर अब हाम्रो क्लबले पनि अस्ति बैठकमा भएको कुरालाई सहमति जनाउनु पर्छ। यदि उनीहरूको आवश्यकता त्यो हो र त्यसो गर्दा उनीहरूको सशक्तिकरण हुन्छ भने हुन्छ। हुन्छ बिर्गे, तँलाई पनि सारी है, अनि म क्लबको साथीहरूसँग पनि माफी माग्छु यसरी रिसाएकोमा। अनि यसपालि योजना माग्दा प्राविधिकको प्रयोग गर्दा कस्ता कस्ता किसिमका कार्यक्रम ल्यायो भने किशोरी र महिला सशक्त हुन्छन् भन्ने बारेमा फेरि म एकपटक छलफल गर्छु। हुँदैन त बिर्गे, रुमाल धोएर हुन्छ नि किन नहुनु। मैले लैङ्गिक समानता र सामाजिक समावेशीकरणको विषयलाई हाम्रो क्लबले कसरी मिलाउन सक्छ, किशोरीहरूलाई अवसर कसरी दिन सकिन्छ, किन किशोरीहरूलाई सशक्त बनाउनु पर्छ भन्ने विषयमा छलफल गर्न साथीसँग मनका कुराको पुरानो साथी कौस्तुभलाई भेट्न जाँदैछु। हिँड त पनि आच्या हो र भनेको साथी कास्तुभलाई भेट्ने। ओहो रुम्मा भर्लु, म पनि जान्छु है। अहिले साथी कास्तुभ कास्तु हुनुहोला है। हिँड न अनि थाहा पाइहाल्छस् नि तैँले। हामीले चिन्नुहुन्छ कि चिन्नुहुन्न होला है? चिनिहाल्नु हुन्छ नि, किन नचिन्नु। त्यही त रुम्मा भएर एकचोटि हाम्रो र उहाँहरूको कार्यक्रम भएको ठाउँ एउटै पारेर भेट भएको थियो कि, अनि कस्तो रमाइलो रमाइलो गाउँ गाएको थियो है। त्यही त ल ल हिँड, ढिलो हुन्छ फेरि। ल ल ल हिँड्नु रुम्मा भएर। तपाईँ हामीले ऊ बेलामा भेटेको साथी कास्तु नै होइन त? हो नि, अहिले त हल्का मोटाउनु भएछ लु हेर त, अनि एक दुईवटा कपाल पनि सेतो सेतो भएछ नि त। अब साथी घनबहादुर, समयसँग बिस्तारै अलिअलि चेन्ज त भइहालिन्छ नि। अब तिमी पनि त हेर न ल, कस्तो लक्का जवान भइछौ। अच्छा हुन्छ त होइन साँच्ची भनेको, अनि तपाईँ जस्तै म पनि परिवर्तन भए नि त। हो त्यो त हो। अनि साँच्ची एउटा कुरा तिमीहरूलाई सोधिहाल्छु है त, यो कार्यक्रम साथीसँग मनका कुरा तिमीहरू आजभोलि पनि सुन्छौ कि सुन्दैनौ? किन नसुन्नु, सुन्छौ नि। जस एकदम मजाको छ कार्यक्रम। अहिलेका नयाँ साथीहरू सविता, मनोज, मीरा, रसिक र करुणा हुनुहुन्छ, उहाँहरू पनि एकदम रमाइलो लाग्छ हामीलाई त है त। झन् आज त कति धेरै नयाँ विषयवस्तुमा कुरा पनि गर्नुहुन्छ साथीहरूले रुम्मल धोएर। मैले अस्ति प्यार व्यवस्थापन कसरी गर्ने भन्ने एपिसोड पनि सुनेको थिएँ रुम्मल धोएर, एकदमै प्रभावकारी लाग्यो मलाई त। हो है, ल यसरी नै हाम्रो नयाँ साथीहरूलाई पनि माया दिनु, अनि कार्यक्रमको बारेमा प्रतिक्रिया पनि पठाउनु क्या, के कुरा चाहिँ अझ थप्नुपर्छ होइन, त्यसलाई अझ रोचक कसरी बनाउन सकिन्छ त्यो सुझाव दियो भने अहिलेको साथीहरू पनि एकदमै खुसी हुनुहुन्छ। हुन्छ भइहाल्छ नि, म त बेला बेलामा फेसबुक अनि यो VOY मेसेज पठाइरहेको हुन्छु रुम्माल धोएर। ल एकदम राम्रो। बरु अब मैले जान्न खोजेको कुरा के थियो भने नि साथी कौस्तुभ, त्यसको बारेमा कुरा गरौँ न है अलिकति। भइहाल्छ नि, हुन्छ भन न के कुरा थियो। यो लैङ्गिक समानता भनेको के हो, अनि हामी जस्ता किशोर किशोरी र युवाहरूले बुझ्ने गरी भनिदिनुहोस् न एकचोटि। ल कसैलाई पनि उसको लैङ्गिकताको आधारमा अथवा भनौँ न कोही महिला भएको आधारमा अथवा पुरुष भएको आधारमा अथवा कोही तेस्रो लिङ्गी साथी हुनुहुन्छ भने लैङ्गिकताको आधारमा भेदभाव नगर्ने, सबैलाई समान अवसर दिने र कसैलाई पनि नछुट्याउने भनेको नै लैङ्गिक समानता हो। अनि लैङ्गिक समानताको बारेमा त थाहा भयो रुम्मल धोएर, मैले सुनेको नि यो लैङ्गिक समानतासँगै सामाजिक समावेशीकरण पनि आउँछ रे। ओहो लु, यसको बारेमा पनि भनिदिनुहोस् न रुम्मल धोएर। ल म ट्राई गर्छु है त। हामी त समाजमा बस्छौँ, एक्लै बस्दैनौँ होइन। समाजमा बसिसकेपछि हाम्रो समाजमा विभिन्न पृष्ठभूमि भएका व्यक्तिहरू, विभिन्न संस्कृति मान्ने, हाम्रो परम्परा, वेशभूषा र रहन सहन भिन्न भिन्नै छ नि त। यस्तो विभिन्न किसिमको हामी पृष्ठभूमिबाट आए तापनि सबैलाई समान अवसर दिनु, समान व्यवहार गर्नु, कसैलाई पनि नछुट्याउनु भनेको चाहिँ सामाजिक समावेशीकरण हो क्या। त्यो परिभाषा त हामीले बुझ्यौँ, भन्न खोजेको कुरा पनि बुझ्यौँ, तर यसलाई व्यवहारमा उतार्न चाहिँ कतिको गाह्रो छ त साथी। तपाईँहरूले साथीसँग मनका कुरामा व्यवहारमा उतार्न सक्नुहुन्थ्यो? यसमा चाहिँ म के भन्छु भने नि, हामीले बोल्दाखेरि एकजना पुरुष साथी एउटा महिला साथी गरेर बोल्थ्यौँ, ताकि पुरुष र महिला दुवैको कुरा चाहिँ यसमा समेटियोस्, र हामीले उठाउने विषयवस्तु पनि त तेस्रो लिङ्गी साथीहरूसँग सम्बन्धित, त्यसै गरी पिछडिएको वर्गसँग सम्बन्धित, एकल महिलासँग सम्बन्धित, जातीय आधारमा हुने भेदभाव, त्यसै गरी चाहिँ हाम्रो समाजको सहिष्णुता नबिग्रोस् भन्ने किसिमको महिनावारी भएको बेलामा गरिने भेदभाव हो, यो कुराहरूलाई चाहिँ एकदमै धेरै प्रायोरिटीका साथ उठाउने गर्थ्यौँ नि। त्यसैले कार्यक्रममा चाहिँ हामी आफै पनि सामाजिक समावेशीकरण होस् भनेर हामी सबैजना एउटा खुला रूपमा आयौँ, कुनै पनि जात जातिलाई हामीले चाहिँ प्राथमिकता दिएनौँ, र त्यसै गरी हामीले उठाउने विषयवस्तु पनि सबैलाई समेटिने खालको, सबैलाई छुने खालको हुन्थ्यो, त्यसरी चाहिँ हामीले आफ्नो तर्फबाट चाहिँ प्रयास गरेको थियौँ। र अझ थप्नु पर्दा नि, तिमीहरूले कार्यक्रम सुन्दाखेरि याद गरेका थियो होला नि, हामीले चाहिँ आफ्नो नाम भन्दाखेरि पुरा नाम नभनिकन, मैले आफूलाई म साथी कौस्तुभ भन्थेँ होइन, पुरा नाम हामीले नभन्नुको कारण चाहिँ कौस्तुभ भन्ने एकजना प्रस्तोता जुम्लाको हुनसक्ला, दलित समुदायको हुनसक्ला, अथवा काठमाडौँको हुनसक्ला, त्यो उत्थान गरिने विषयवस्तु चाहिँ हाम्रो लागि अझ महत्त्वपूर्ण थियो, को कहाँबाट आएको भन्दा पनि, त्यसरी हामीले चाहिँ प्रस्तुत गर्थ्यौँ क्या आफूलाई साथीको अगाडि। तपाईँहरूले गर्नुभएको अभ्यास एकदम राम्रो लाग्यो, अनि हामीले चाहिँ कसरी यसको अभ्यास गर्न सक्छौँ होला, हामीलाई पनि भनिदिनुहोस् न। अब अस्ति साथी बिर्खेले अलिकति सुनाएको थियो आफ्नो क्लबको बारेमा होइन, अब तिमीहरूको क्लबमा विभिन्न पृष्ठभूमिका, अघि हामीले कुरा गरौँ नि, विभिन्न पृष्ठभूमिका साथीहरू हुनुहुन्छ होला, गाउँको सबै वार्डलाई समेटिने गरेर एकजना वार्डको कमसेकम एउटा प्रतिनिधि चाहिँ क्लबमा समावेश हुने गरेर क्लब बनाउन सक्यो भने सबैको आवाज समेटिने भयो। त्यसै गरी अब कतिपय चाहिँ महिला साथीहरू हुनुहुन्छ होला क्लबमा, जसले चाहिँ बोल्ने अवसर पाउनुहुन्न, अथवा अवसर पाउँदा पाउँदै पनि लाजले अथवा धक मानेर चाहिँ अगाडि बोल्न सक्नुहुन्न, उहाँहरूलाई चाहिँ बोल्नलाई अझ प्रोत्साहन गर्ने, त्यसै गरी चाहिँ कोही पिछडिएको समूहको हुनुहुन्छ साथीहरू, कोही दलित समूहको हुनुहुन्छ भने उहाँहरूलाई पनि सकेसम्म बोल्नलाई प्रोत्साहन दिने, अगाडि ल्याउने, त्यसो गरियो भने त समावेशीकरण त हुन्छ होला नि क्लबमा, होइन र? अनि अर्को नबुझेको कुरा चाहिँ यो सूचना तथा प्रविधिको प्रयोग गरेर किशोरी र महिलालाई कसरी सशक्त बनाउन सकिन्छ, लु मजाले भनिदिनुहोस् त यसको बारेमा पनि। ल, यसको उदाहरण त यही छ नि, म हेरौँ न, कम्प्युटरमा अगाडि बसेर काम गरिरहेको छु, अब अहिलेको युग भनेकै सोसियल मिडियाको युग हो नि त, अब मूलधार सञ्चारभन्दा पनि यसको प्रयोग एकदम बढ्दो छ, त्यसरी यसलाई हामीले प्रयोग गऱ्यौँ भने धेरैभन्दा धेरै मान्छे समक्ष हामी पुग्न सक्छौँ। फेरि यसमै उदाहरण दिनुपर्दा नि, किशोरीहरू महिलाहरूको समस्या, जस्तो बाल विवाहको कुरा होला, अथवा महिलालाई चाहिँ महिनावारी भएको बेलामा चाहिँ छुट्टै राख्ने, गोठमा राख्ने, हो यो कुराहरूलाई चाहिँ आफ्नो छलफलको विषयवस्तु बनाएर सामाजिक सञ्जालमा राख्यो भने धेरैभन्दा धेरै मान्छे समक्ष पुग्ने हो, यो त संसारभरि जान सक्छ, र विभिन्न मान्छेहरूको विचार पनि समेट्न सकियो। यसरी चाहिँ हामीले किशोरी र महिलाहरूसँग सम्बन्धित मुद्दाहरूलाई चाहिँ हाम्रो छलफलको विषय बनाएर उहाँहरूलाई चाहिँ अझ अगाडि बढाउन सक्छौँ, अझ सशक्त बनाउन सक्छौँ होला। यति मजाको रहेछ र पो त, क्लबको बैठकमा यही कुरालाई जोड दिएको रहेछ। त्यही त, अब त्यसो भए हामीले अब कस्तो खालको योजना चाहिँ माग गर्दा होला त? अब ठ्याक्कै यस्तो योजनाको माग गर्दा ठिक होला भनेर भन्न सकिने अवस्था त अब अहिले छैन होइन, जस्तो आफ्नो गाउँठाउँमा के कस्ता मुद्दाहरू छन्, के कस्ता समस्याहरू छन्, त्यो त मलाई भन्दा तिमीहरूलाई राम्रो जानकारी होला नि, र जानकारी छैन भने पनि तिमीहरूले त्यसको पहिचान गर्नु पर्यो, पहिचान गर्नको लागि चाहिँ क्लबको सबै साथीहरूलाई भेला गरेर सबैको विचार आउने गरेर सबैको विचारलाई चाहिँ टिपोट गर्नु पर्यो, त्यो आएको विचारहरूलाई राम्ररी अध्ययन गरेर कस्तो किसिमको योजना बनाउँदाखेरि चाहिँ प्रभावकारी हुन्छ भनेर त त्यो त तिमीहरू आफैले गर्ने कुरा हो नि, होइन र? फेरि गर्नु त धेरै कुरा गर्न सकिन्छ, जस्तो मोबाइल एप्लिकेसन बनाउन सकिएला, अथवा तालिम लिएर आफ्नो लागि आफैले छलफल कसरी चलाउने, मुद्दाहरू कसैले उठान गर्ने, अनि सामाजिक सञ्जालमा आफ्नो कुराहरू कसरी राख्न सक्छौँ अथवा पोस्ट गर्न सक्छौँ, त्यसको बारेमा एउटा तालिम लिएर पनि त अगाडि बढ्न सकिन्छ नि, होइन र? सकिन्छ। अह, यो त मैले दिएको एउटा उदाहरण मात्रै हो, यस्तो उदाहरणहरू त एकदम धेरै हुन सक्छन्, तर आफ्नो ठाउँमा सूचना प्रविधिलाई कसरी राम्रो कामको लागि प्रयोग गर्ने, अथवा भनौँ न, यसको नकारात्मक प्रयोग नगरिकन सकारात्मक रूपमा यसबाट कसरी लाभ लिने भन्ने कुरा चाहिँ आफ्नो क्लबमा छलफल गरेर आवश्यकताको पहिचान गरेर अनि योजना माग्ने नि, त्यसो गर्यो भने त प्रभावकारी पनि हुन्छ होला, होइन त? हो नि। ल साथी कौस्तुभलाई धेरै धेरै धन्यवाद, फेरि यस्तै सल्लाह माग्न या केही समस्या पर्यो भने आउँछौ है हामी त। ए, भइहाल्छ नि, किन नहुनु। बरु अब तिमीहरूको क्लबलाई सूचना प्रविधि मैत्री कसरी बनाउन सकिन्छ, किशोरी र महिलाहरूको सशक्तिकरण कसरी गर्न सकिन्छ भन्ने कुरामा चाहिँ एकदमै ध्यान दिनु है त भाइ, एकदम धेरै धेरै शुभकामना छ। ल हुन्छ, भइहाल्छ नि। ए ल, गफै गफको सुरुमा त मैले त चिया पनि सोध्न बिर्सेछु, तिम्रो चिया खान्थ्यो कि? एकैछिन है त, ज्ञान दिदी 3 कप चिया ल्याइदिनु न। ओहो, कति गजब गजब काम गर्छन् है यो डाँडा खर्को युवा क्लबको साथीहरूले। त्यही त, लैङ्गिक समानता र सामाजिक समावेशीकरण हुनुपर्छ। सबै वर्गका पिछडिएका व्यक्तिहरूको कुरा अहिले भइरहेको स्थानीय तहको योजना तर्जुमामा सबैको सहभागिता हुनुपर्छ र आफ्ना मागहरू राख्न पाउनुपर्छ भनेर कति मजाले बुझेका है कने, बिर्खे, बाटुली अनि अन्य क्लबका साथीहरूले। हो नि, र अहिले भइरहेको स्थानीय तहको योजना तर्जुमा 2075-76 लागि योजनाहरूको माग गर्न हामीले सबैले पाउनुपर्छ नि, होइन र? हो नि मनोज, र यो त हाम्रो अधिकार पनि त हो नि, होइन त साथी? र आजकै कथामा कने, बिर्खे, बाटुली र अन्य क्लबमा रहेका किशोरी साथीले पनि आफ्नो लागि आफैले योजना माग्न पाउनुपर्छ भन्ने कुरा बुझेको जस्तो के, होइन त मनोज? त्यही त मिरा, अब झन् स्थानीय तहको योजना माग्ने बैठकमा घने जाँदा महिला वा किशोरीहरू वा अरू पिछडिएका वर्गले आफ्ना लागि आफैले योजना माग गर्नुपर्छ, अरूले मागिदिएर हुँदैन भन्ने कुरा बुझेर आयो र आफ्नो क्लबमा त्यो कुरा चाहिँ लागू गर्ने कुरा गर्यो नि। हो, त्यो चाहिँ एकदमै सही लाग्यो है मलाई। हो नि, किनकि आफ्ना समस्या वा माग के छन् भनेर अरूले भनेको भरमा कहाँ हुन्छ र? आफ्नो माग के छ, के गर्न खोजेको हो भन्ने कुरा आफैले नमागे त कहाँ आफूले चाहेको जस्तो कार्यक्रम वा परिवर्तन पाउन सकिन्छ, होइन त साथी? त्यही त, र जसरी घनेले पहिला चाहिँ कुरा नबुझे पनि पछि चाहिँ राम्रोसँग त्यो कुराहरू बुझ्यो अनि आफ्नो क्लबको किशोरी साथीलाई आफैले आफ्नो लागि किन योजना वा कार्यक्रम माग्नुपर्छ भनेर सम्झाएपछि उनीहरूले नि बुझे नि कि आफ्नो लागि आफैले कार्यक्रम माग्न गर्दा पछाडि परिन्छ वा आफ्नो कुराहरू पाउन सकिँदैन। त्यही भएर स्थानीय तहको योजना तर्जुमामा आफैले नै आफ्नो कुराहरू माग गर्नुपर्छ भन्ने कुरा हो नि, र यसरी सहभागी हुन पाउनु त हामी सबैजनाको अधिकार नै हो नि, होइन त साथी? हो नि, र साथी, स्थानीय तहको योजना छनौट प्रक्रियामा बस्ती स्तरका सबै वर्ग वा समुदायको व्यक्तिहरू जस्तै कि महिला, बालबालिका, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएका वर्ग, अल्पसंख्यक, सीमान्तकृत, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति सबैले आफ्नो वर्ग समुदायको प्रतिनिधित्व गर्दै आफ्नो लागि योजना माग गर्नुपर्छ जस्तो लाग्छ है। र यो योजना माग गर्नको लागि चाहिँ वैशाख महिनाको पहिलो सातादेखि अन्तिम सातासम्म बजेट मार्गदर्शन र बजेटको सीमा निर्धारण हुँदैछ, जुन काम चाहिँ गाउँपालिका तथा नगरपालिका आफैले गर्छ, होइन त मनोज? हो है साथी, आफ्नो लागि योजना माग्ने बेला यही हो। त्यही भएर योजना मागौ र आफ्नो सहभागिताको अधिकार सुनिश्चित गरौ, होइन त मिरा? पक्कै पनि। हुन त साथी, तपाईँलाई लाग्ला कि हामीले मागेका कुरा पुरा होला नि त भनेर, तर जबसम्म हामी हाम्रै लागि बोल्दैनौ वा माग्दैनौ भने त कसरी थाहा हुन्छ कि माग पुरा हुन्छ कि हुँदैन भनेर? ल, तपाईँ नै भन्नुहोस् त साथी। पक्कै पनि। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा इमेल पठाउने ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। साथी, हामी अहिले स्थानीय तहको योजना तर्जुमाको बारेमा कुरा गरिरहेका छौँ र स्थानीय तहमा बनिरहेको योजना र कार्यक्रममा हाम्रो सहभागिता किन आवश्यक छ भनेर पनि कुरा गरिरहेका छौँ, होइन त मनोज? हो नि, र अझै स्थानीय तहको योजना तथा कार्यक्रमको बारेमा छलफल भइरहँदा महिला र किशोरीहरू अझ बढी सहभागी हुनुपर्छ जस्तो लाग्छ है साथी मलाई चाहिँ। किनकि नि साथी, महिलाका विषय र मुद्दाहरूलाई त्यति प्राथमिकतामा नराखिएको हो कि वा महिला र किशोरीहरूले आफ्नो योजना वा कार्यक्रमहरू आफैले माग नगरेको भएर पो हो कि उहाँहरूको सशक्तिकरणको लागि धेरै कार्यक्रमहरू नआएको जस्तो महसुस हुन्छ कि? र यसरी योजना माग गर्दा विभिन्न किसिमका चुनौतीहरू जस्तै कि माग पुरा नभइदिने कुरा, नसुनिदिने हुन सक्ला, तर यसरी माग पुरा हुँदैन, कुरा सुनिँदैन भनेर चुप लागेर बस्ने कुरा त हुँदै भएन नि, होइन त साथी? एकदमै हो नि, किनकि हामीले कतिपय समयमा देखेका र सुनेका छौँ नि कि महिला र किशोरीको लागि आएका बजेटहरू अरू नै विकास निर्माणका कार्यमा खर्च गरिदिने, महिला तथा किशोरीका कुरा वा मागहरू पुरा नगरिदिने भनेर। त्यही भएर आफ्ना लागि हामी आफैले कार्यक्रमहरूको माग गर्नुपर्छ होला, जसले गर्दा आफ्नो लागि पनि बजेट आओस् र विकास निर्माणका कार्य सँगसँगै महिला तथा किशोरीहरूको क्षमता वृद्धि हुने खालका कार्यक्रमहरू, आय आर्जन र व्यक्तिगत विकास हुने खालका कार्यक्रम पनि आओस्, होइन त मिरा? पक्कै पनि मनोज, किनकि नि साथी, उदाहरणकै रूपमा हेर्ने हो भने आफ्नो स्कुलमा किशोरी मैत्री वातावरण, संरचना, टोयलेटहरू छन् कि छैनन्, छैनन् भने ती कुराहरूको माग गर्नु भएको छ कि छैन, हो यस्तो कुराहरूमा चाहिँ किशोरी वा महिला साथीले विचार गर्नुपर्छ कि वा यस्ता कुराहरू माग गर्नुपर्छ कि जुन कुरा चाहिँ महिला वा किशोरीको सशक्तिकरणसँग सिधै जोडिएका कुरा हुन्। हो नि मिरा, व्यवस्थित शौचालय नभएको कारणले गर्दा महिनावारी भएको बेलामा स्कुल छुट्ने वा पढाइमा राम्रोसँग ध्यान दिन नसक्नुको कारणले गर्दा उहाँहरूको क्षमता वृद्धिमा ह्रास आउँछ नि, होइन र? हो नि, हुन त साथी, हेर्दा सामान्य कुरा हो जस्तो लाग्छ, तर यसको असर त महिला सशक्तिकरणमा पर्न जान्छ नि, होइन र? पक्कै पनि हो नि, त्यही भएर नि साथी, महिला वा किशोरी साथीले आफ्नो लागि योजना माग गर्ने बेला यही हो, आफ्नो क्षमता अभिवृद्धि गर्नको लागि र आफू सशक्त भएर अगाडि बढ्नको लागि, होइन त मेरा? पक्कै पनि हो नि मनोज, र यसरी आफ्ना योजना तथा कार्यक्रमहरू माग गर्नको लागि वडा स्तरीय बैठकमा सहभागी भएर आफ्ना कुरा राख्ने, विद्यालय व्यवस्थापन समूहमा सहभागी भएर पनि त आफ्ना योजना कार्यक्रमहरू माग गर्न सक्नुहुन्छ नि। पक्कै पनि, र यसरी सहभागी हुँदा हरेक वर्ग क्षेत्रबाट प्रतिनिधित्व गर्दै आफ्नो लागि योजना माग गर्नु होला नै भनेर भन्न चाहन्छौ है, होइन त मिरा? सही हो मनोज, यही स्थानीय स्तरको योजना तथा कार्यक्रम माग गर्ने कुरामा आजको भिओआई प्रश्न सोध्ने पो हो कि? भइहाल्छ नि मिरा, बरु मनै सोध्छु है त आजको भिओआई प्रश्न। र साथी, आजको भिओआई प्रश्न रहेको छ, स्थानीय तहमा हुन लागेको योजना तर्जुमा प्रक्रियामा महिलाको सहभागिता सुनिश्चित गर्न के गर्न सकिन्छ? साथी, प्रश्न फेरि एकचोटि भन्छु है त, स्थानीय तहमा हुन लागेको योजना तर्जुमा प्रक्रियामा महिलाको सहभागिता सुनिश्चित गर्न के गर्न सकिन्छ? यो प्रश्नमा आफ्नो कुरा हामीलाई भन्नको लागि मोबाइलको मेसेज बक्समा जानुहोस् अनि VOY टाइप गरी एक स्पेस दिएर सरेर आफ्नो कुरा लेखी पठाउनुहोस् हाम्रो टोल फ्री SMS नम्बर 3440 रेडियो कार्यक्रम साथीसँग मनका कुरामा आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउनको लागि हाम्रो टोल फ्री नम्बर रहेको छ 1660100456 NTC प्रयोग गर्ने साथीका लागि र 9805072000 NCL प्रयोग गर्ने साथीका लागि। साथी, महिला तथा किशोरीहरूको सहभागिता र सशक्तिकरणको कुरा गर्नुपर्दा नि दिगो विकास लक्ष्यको लक्ष्य नम्बर 5 लैङ्गिक समानतामा बढी केन्द्रित गरेको छ, जस्तै कि कुनै पनि वर्ग, समुदाय वा क्षेत्र अपाङ्गताका कारण अल्पसङ्ख्यक महिला तथा किशोरी नछुटुन् र कुनै पनि किसिमको अवसरबाट वञ्चित हुन नपरोस् भनेर उल्लेख पनि गरिएको छ। जसका लागि नि साथी अर्थपूर्ण सहभागिताको अधिकार सुनिश्चित हुनुपर्ने कुरा, समान अवसर पाउनुपर्ने कुरा, कुनै किसिमको हिंसा, बेचबिखन वा दुर्व्यवहारमा नपरुन् भन्ने कुरालाई जोड दिएको छ, होइन त मनोज? हो नि, त्यही भएर साथी, आफ्नो अधिकारको कुराबाट वञ्चित भएर किन बस्ने, होइन र? जसले आफैलाई हानि गर्छ, बरु आफ्नो अर्थपूर्ण सहभागिताको अधिकार, समान अवसर पाउने अधिकार, कुनै पनि किसिमको हिंसा, बेचबिखन वा दुर्व्यवहारमा नपर्ने अधिकारको उपयोग गरौँ, आफ्नो लागि योजना र कार्यक्रम स्थानीय तहमा गएर माग पनि गरौँ, होइन त साथी? पक्कै पनि, र आफ्नो क्षमता र सिपमा वृद्धि ल्याई सशक्त भएर अगाडि बढौँ, होइन त साथी? र लैङ्गिक समानताकै कुरा गर्ने हो भने नि साथी, स्थानीय तहमा आफ्नो कुराको माग गर्ने कुरा त छँदैछ, तर आफ्नो अधिकारको लागि हामीले आफ्नै घरबाट वा भनौँ आफैबाट सुरु गर्न सक्छौ नि, होइन र? हो नि मनोज, र आफ्नै घरबाट पनि यो कुरा त दाई दिदी, आमा बुबाले पनि त बिस्तारै सिकाउन थाल्छौ नि, जसले गर्दा पछि गएर स्थानीय स्तरमा भइरहेको योजना वा कार्यक्रमको माग गर्न सकियोस्। हो नि, किनकि यो त हामी सबैको जिम्मेवारी पनि त हो नि, के कसो त साथी? वैशाख महिना सुरु भएसँगै आगामी आर्थिक वर्ष 2075-76 का लागि योजना छान्ने काम सुरु भएको छ। यही योजना छान्ने प्रक्रियाकै समयमा भाग लिएर गाउँघरको बाटोघाटो, पुल पुलिसो जस्तो विकास निर्माणका कामदेखि लिएर क्षमता, सिप, आय आर्जन र संस्थागत विकास हुने खालका योजनाहरू माग्न पाइन्छ। के त्यसो भए तपाईँ पनि तपाईँको स्थानीय तहको योजना छनौट प्रक्रियामा भाग लिनुहुन्छ? यदि भाग लिनुहुन्छ भने यसपालिको बस्ती स्तरको योजना छनौट प्रक्रियामा भाग लिएर महिलाको लागि कस्ता खालका योजना तथा कार्यक्रमहरू माग गर्न तपाईँ इच्छुक हुनुहुन्छ? तपाईँको समुदायमा महिलाको लागि बजेट माग गर्दा आउने गरेका चुनौतीहरू छन् भने ती चुनौतीहरू के हुन्? आउनुहोस्, नयाँ वर्ष सुरु भएसँगै म भाग लिन्छु भन्ने प्रतिबद्धता सहित प्रश्न सोधौँ, जवाफदेहिता खोजौँ अभियानमा भाग लिएर आफ्ना विचारहरू हामीलाई भन्नुहोस्। त्यसका लागि मोबाइलको मेसेज बक्समा गई CS लेखेर एउटा खाली ठाउँ छोडेर 3711 नम्बरमा आफ्ना कुराहरू लेखेर पठाउनु होला। त्यस्तै पैसा नलाग्ने फोन नम्बर 98011-22415 नम्बरमा मिस कल गर्न सक्नुहुन्छ मिस कल गर्नेहरूलाई उतैबाट फोन आउनेछ। यदि फेसबुक चलाउनुहुन्छ भने रेडियो कार्यक्रम साझा बोलीको फेसबुक पेज RADIOSAJHABOYALAI रेडियो साझा बोली अथवा रेडियो कार्यक्रम साथीसँग मनका कुराको फेसबुक पेज SSMKRADIO SSMK रेडियो लाइक गरी त्यस मार्फत पनि आफ्ना कुरा भन्न सकिन्छ। यसपालिको नयाँ वर्षमा मेरो नयाँ प्रतिबद्धता योजना छनौट प्रक्रियामा म भाग लिन्छु। प्रश्न सोधौ जवाफदेता खोजौ अभियान। लै त साथी, म त मेरो स्थानीय स्तरमा भइरहेको योजना तथा कार्यक्रम माग गर्ने कुरामा आफ्नो अधिकारको प्रयोग गरेर आफ्नो योजनाहरू माग गर्न जान लागे है त। अनि तपाईँ चाहिँ जाने कि नै त साथी? ल अब साथी त गइहाल्नुहुन्छ नि, बरु तिमी चाहिँ के कुराको माग गर्छौ भन न मिरा। म त हेर मनोज, म पहिला पढेको स्कुलमा किशोरीको लागि किशोरी मैत्री शौचालय छैन, त्यही भएर म त किशोरी मैत्री शौचालय हुनुपर्छ भनेर नै माग गर्छु, ताकि मेरा धेरै किशोरी साथीले बिचमै पढाइ छोड्न नपरोस्, कुनै पनि किसिमको दुर्व्यवहारमा नपरोस् भनेर। कस्तो राम्रो कुरा गरेको क्या मिरा, म त इम्प्रेस नै भयो भने तिमीसँग। बरु ल हिँड, चिया खान लान्छु तिमीलाई कतै, हिँड हिँड। हुन्छ हुन्छ मनोज। नानीलाई भेट्न आउँदा रातै पर्यो बाटैमा, नानीलाई भेट्न आउँदा रातै पर्यो बाटैमा, लाइटै थिएन साथैमा, अँध्यारोमा के भोगे भो आँखै पनि देखिन, लडे म त सन्नानी रातो माटैमा, ओ लडे म त सन्नानी रातो माटैमा, ओ लडे म त सन्नानी रातो माटैमा। सिधा बाटो रहेन तिम्रो गाउँ आउने बाटो मैले पत्तो पाइन, ओ मुक्ति मात्र बाटो रहेछ सिधा बाटो रहेन तिम्रो गाउँ आउने बाटो मैले पत्तो पाइन, देखिन लडे मत्ता सानानी रातो माटैमा, लडे मत्ता सानानी रातो माटैमा, लडे मत्ता सानानी रातो माटैमा। आजको कार्यक्रम पनि सकिन लाग्यो, बरु मेला जाने कुराको बारेमा पनि योजना बनाऊ न त, हुँदैन? मेला रे, कुन मेलाको कुरा गरेको मिरा तिमीले? हेर न यो मनोज, कति चाँडै कुरा बिर्सिन्छ भने नि। जनगी कार्यक्रमको सुरुमा सही अभियानले सिन्धुपाल्चोक जिल्लाको चौतारामा यही वैशाख महिनाको 14 गते मेला आयोजना गर्दैछ भनेको होइन तिमी आफैले? हो त है, कस्तो बिर्सेछु भने नि। ल त साथी, अहिले मैले बिर्सेर पनि तपाईँ चाहिँ नबिर्सिकन मेला हेर्न आउनु होला है, होइन त साथी? हो नि, ल त साथी, हामी मेलामा भेटौँला र मजाले कुरा गरौँला भन्दै कार्यक्रमको बीचबीचमा दिएका विभिन्न ठेगाना मध्ये आफूलाई सजिलो लाग्ने कुनै एक माध्यम प्रयोग गरी हामीलाई सम्पर्क गर्दै गर्नुहोला भन्दै तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको 876 भागबाट सबै टिम सविता रसिक करुणा सँगसँगै म तपाईँकै रमाइली चञ्चले अनि चटपटे साथी मिरा र म तपाईँकै बिन्दास अनि झ्याप्पो कपाल पालेको साथी मनोज पनि बिदा हुन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।